आखिर प्रमाणित गरेरै छाड्यौ तिमीले, माया मनसँग होइन धनसँग हुन्छ भनेर। सुनको थालीमा खाने, गगनचुम्बी महलमा बस्ने, चिल्ला गाडीमा सैर गर्ने जीवन रोज्यौ तिमीले। सायद यी सब तिमीलाई मैले दिन सक्दिनँ थिएँ, त्यसैले त जिन्दगीबाट छुटिएर कतै दूर बस्तीमा पुगेकी छौ। स्टिलको थोत्रो थालीमा गुन्द्रुक र ढिँडो, एउटा सानो खरको झुपडी, त्यसको विकल्पमा सुनको थालीमा हिरा मती, गगनचुम्बी महल, चिल्ला गाडी भएपछि थोत्रो स्टिलको थालीमा गुन्द्रुक र ढिँडो कसरी स्वीकार्य हुन्थ्यो र तिमीलाई? त्यसैले त आफूलाई भन्दा धेरै माया गर्ने मान्छेलाई लत्याएर पराईलाई गर्ल्याम्मा अँगाल्न पुग्यौ। त्यही गुन्द्रुक र खरको सानो झुपडीसँग गहिरो अनि पुरानो सम्बन्ध छ मेरो। तिमी बिरामी पर्दा एक रुपियाँको सिटामोल किन्ने औकात नभएको म कसरी बहुमूल्य सपनाहरू देखाएर तिमीलाई आफ्नो बनाउन सक्थे र? चुहिने छानोभित्र निदाएर ठुला ठुला सपनाहरू देख्ने अधिकार छैन मलाई। यदि मैले त्यसो गरेँ भने मेरी आमाको आधा पेटले मलाई सराप्नेछ र चिया दिएको बाको टोपीले मलाई खिच्याउनेछ। उठाउनुहोस् कलम अनि लेख्नुहोस् मनभित्र गुम्सिएर रहेका अन्तर मनको कथा, अनि पठाउनुहोस् हामीलाई कार्यक्रम अन्तर मनको कथा। अन्तर मनको कथा हरेक हप्ताको शनिबार रातको 9:15-10 बजेसम्म रात्रिकालीन बसाई कार्यक्रम अन्तर मनको कथा रेडियो गुल्मी 91.2 MHz सुन्न नबिर्सनुहोस्। खोइ कहाँबाट सुरु गरौँ, हरपल तिम्रो सुन्दर प्रतिबिम्ब मेरो नजर वरिपरि घुमिरहन्छ। हुन त अहिले इमेल र फेसबुक अनि भाइबरदेखि च्याटसम्मको जमानामा यो मेरो प्रेम कथाको कुनै अर्थ र मान्यता नहुन सक्छ, तर पनि यो मेरो मनको भावना तिम्रो सामु व्यक्त मैले गर्नु नै पर्छ। मेरी सपनाकी राजकुमारी, मलाई विश्वास छ कि मेरो पत्र कि मेरो पवित्र चोखो प्रेमले तिम्रो विशाल हृदयलाई भरिदिन काफी छ। मलाई वचन देऊ र आफ्नो पत्रमा वा फेसबुक र भाइबरमा भए पनि प्रेमका मिठा मिठा सपनाहरू कोरेर पठाऊ। हो, म जबदेखि हाम्रो कुरा हुन थाल्यो त्यसपछिका हरेक पलहरू हाम्रो लागि त्यति नै महत्त्वपूर्ण छ। साथै लामो जिन्दगीको साँघुरो गोरेटोमा हातमा हात समाएर सहारा दिने कसम खाँदै गएका छौँ। मैले दुबईको एउटै गन्तव्य सम्झेको छु, हुनसक्छ तिम्रो अर्कैतिर गन्तव्य पनि छुट्टिन लागेको हुनसक्छ, तर पनि म हेर्दछु टाढासम्म तिमी मुस्कुराएर अगाडि बढ्दै जानु। म तिम्रो छाया देखिन्जेलसम्म हेरौँला, अनि बाहिरी आत्माले देख्नै छाडेपछि भित्री आत्माले हेरौँला। आकाश धरती रही रहेसम्म नानो, यदि अघि बढ्न सकेनौ भने पुनः पछाडि फर्कनु, जहाँ उही तिम्रो जीवन यात्रामा सहयात्रीको भूमिका निर्वाह गर्न तम्सिरहेको मान्छे त्यही ठाउँमा रहिरहनेछ, अनि तिमीलाई तिम्रो प्रतीक्षामा कुरिरहनेछ। त्यो तिम्रो मुटुमाझ मैले बास मागिरहेको छु, कोमल त्यो मुटुमा तिम्रो बिउ रोपिसकेको छु। तिमी बिनाको मेरो जिन्दगी एक्लो अनि अपुरो हुनेछ, त्यसैले तिमी समक्ष तिम्रो जीवन तिम्रो माया भिक्षा मागिरहेको छु। आशा छ प्रेमका अञ्जुलीमा प्रेम र मायाको भिक्षा मागेको भिक्षुलाई हृदय हात फर्काउने छैन। तिमी मेरो हृदयमा आजम्बरी भई बसेकी छौ। तिम्रो त्यो अवर्णनीय मोनालिसाको जस्तो मुस्कान, साथै सुर मिलाएर बजाएको मिठो सङ्गीत जस्तो तिम्रो बोली, अनि फक्रिएको गुलाब जस्तो तिम्रो रूपले पहिलो भेटमा नै मलाई मोहनी लगाएको छ। जुन दिन तिमीलाई देखे, जति बेला तिमीलाई अङ्गालोमा बाँधेर न्यानो मायाको अनुभूति पाए, सोही दिनदेखि मेरो मन मस्तिष्क तिम्रो सेरोफेरोमा घुम्न थालेको छ नानो। त्यसैले त आज मनका भावनालाई तिमी सामु छर्लङ्ग पार्न यो पत्र लेख्दैछु। आशा छ यो पत्र तिम्रो लागि प्रिय बन्नेछ। कता कता डर पनि लाग्दैछ। अब तिमी नै अनुमान गर म तिम्रो मायामा कति गलिसकेको छु। म तिम्रो प्रेमको खातिर आफूलाई नै बिर्सिसकेको छु। सम्झिन्छु त म तिम्रो चन्द्रमा झैँ हँसिलो मुहार, त्यही प्रतिबिम्ब जसले मलाई सधैँ लामो जिन्दगी जिउने प्रण गरिरहेको छ। म प्रेम गर्छु त केवल तिमीसँग। तिम्रो अनुपस्थितिमा मेरो दोस्रो जीवन नै छैन। त्यसैले फेरि पनि भन्दैछु कि म तिमीलाई धेरै माया गर्छु, आत्मिक माया, हार्दिक माया। हामी बीचको पवित्र प्रेमको बन्धन यो जन्ममा त के सात जुनीसम्म पनि रहिरहनेछ। त्यसैले त तिमी बिनाको जीवन मेरो संसार शून्य र अध्ययारो लाग्छ। तिमीलाई एकैछिन नदेख्दा, एकछिन कुरा नगर्दा साह्रै दुःखी हुन्छु म। म भन्दैछु मेरी माया, हृदयको धड्कन, तिमी जे सम्झ मलाई, यो पत्रलाई पागलपनको झन्कार नै किन नसम्झ। तिम्रो माया र प्रेमको खातिर मेरो हृदयमा ठुलो भूकम्प चलिरहेको छ। अब तिमी नै भन नानु, अब के गरौँ। जे होस्, तिमीलाई आफ्नो सम्पूर्ण जीवन सम्झेको छु र आफूले आफैलाई तिमीप्रति समर्पित गरेको छु। तिमीले यसलाई मेरो मायालाई पागलपन सम्झ या त घृणा, तिमीले घृणा नै सम्झ्यौ भने पनि म त्यसलाई तिम्रो चोखको प्रेम र मायाको प्रसादी सम्झी स्वीकार गरौँला। तर मलाई यस्तो लाग्दैछ कि तिमी त्यति निष्ठुरी बन्ने छैनौ र मलाई छोडेर टाढा सात समुद्र जाने छैनौ। तिमीले मेरो निश्चल र पवित्र मायालाई बुझ्नेछौ, किनकि तिम्रो हृदय पत्थर चाहिँ कठोर अवश्य छैन। साथै मैले तिम्रो मुटुमा लगाइदिइसकेको छु सही छाप। मेरो कल्पनामा होइन, यो वास्तविकतामा हुनुपर्छ। काल्पनिक प्रेमको कुनै जग हुँदैन, त्यो क्षणभरमै भदाभुङ्ग हुन सक्छ। जोखिमदेखि डराउने प्रेम गर्नु पनि हुँदैन, किनकि सङ्घर्ष जिन्दगीको अर्को नाम हो। जिन्दगीका पानाभरि सङ्घर्षै सङ्घर्ष लुकेको हुन्छ र दुःख पनि। आज तिमी मबाट टाढा हुँदा धन सम्पत्ति ऐश्वर्यको एहसास त मिल्न सक्छ, तर आजको युगमा त्यही मान्छे भोलि गरिब पनि बन्न सक्छ। तर प्रेम मात्र त्यस्तो चिज हो जुन परिवर्तनशील समाजमा पनि अडिग र अमिट हुन्छ। त्यहाँ हरेक सजीव र निर्जीव वस्तुहरू गतिशील छन्, तर आजको संसारमा आफूलाई सानो चोट लाग्दा दुख्ने मान्छे अरूलाई मार्दा समेत रुँदैन। जहाँ मान्छेले मान्छेलाई मान्छेले नै सोचिन्न, म त्यही संसारमा मिठा प्रेमका कल्पना बुनेर बसेको छु मात्र तिम्रो लागि नानो। आज मान्छेहरू माया, प्रेम, प्रसन्नता, प्रफुल्लता अनि स्वास्थ्य पैसामा खोज्छन्। तिनै मान्छेको विरोध गर्दै आफ्नो छुट्टै मायाको संसार बनाएर तिमीसँग सँगै मर्ने सँगै जिउने कसम खाएर तिमीसँग प्रेमको अञ्जुलीमा भिक्षा माग्दैछु। वास्तविकतामा प्रेम मिठो अनुभूति हो। उमेरमा जोसँग भावना मिल्छ उसैसँग माया पिरती बस्न जान्छ। प्रेम अन्तर्हृदयबाट नै आफै प्रस्फुटन भएर आउने भावना हो। प्रेम हृदयको चाहना पनि हो। आँखाको हेराइले बिस्तारै मुटो छुन थालेपछि, भावनाहरू मिल्दै गएपछि थाहै नपाए प्रेम बस्दो रहेछ। तसर्थ प्रेम स्वत स्फूर्त भावना पनि हो। प्रेम एक आत्माद्वारा अर्को आत्मामा विशेष रूपले सञ्चारित हुँदो रहेछ। साँचो प्रेम आफै हुन्छ, किनकि यो स्वाभाविक र भावनात्मक हुन्छ। तर आजभोलि प्रेम फेसन हुन थालेको छ, जुन अत्यन्तै घृणित एवं घटिया काम हो। तर आजभोलि प्रेम पैसाको आधारमा मूल्याङ्कन गर्न थालिएको छ, जुन मानवताको घेराभन्दा बाहिरै हुन्छ। प्रेम भन्नु नै दुई आत्माको मिलन हो। त्यही मिलनबाट नै प्रेमको बीजाङ्क आकुरण भई मायाको टुसा पलाउँछ। कसैको मन छुनु नै माया अनि प्रेम हो। प्रेम यौवन कालको उल्लास होइन, साँचो प्रेमले त्याग खोज्छ। त्यसैले माया र प्रेम समर्पणको अर्को नाम पनि हो। मेरो मान्यता छ, मलाई लाग्छ कि नारीले दिएको प्रेम माया करोडौँ स्वर्ण मुद्रा खर्च गरेर पनि प्राप्त गर्न सकिँदैन। त्यसैले त तिमीले दिएको माया प्रेम र ममताले मलाई आधा राज्य जितेको महसुस भएको छ। प्रेम समुद्रभन्दा गहिरो छ, आकाशभन्दा विशाल अनि गङ्गाभन्दा पवित्र छ। प्रेम मौनताको भाषा पनि हो। प्रेमको कुरा आँखाले बोल्छ, भावनालाई शब्दमा उनेर बोल्न गाह्रो हुन्छ। जब दुई मुटु धड्कन्छ, धड्कनको गतिले मनका सबै कुरा बयान गरिदिन्छ। यी सुन्दर स्वर्णिम कल्पनाहरूलाई मूर्त रूप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर वास्तविक धरातलमा कहिलेकाहीँ प्रेमले शब्दको सहारा खोज्छ। पग्लिएको सुहास र धड्किएको मनले पनि आफ्नो भावना व्यक्त गर्न बोली अर्थात् अभिव्यक्ति चाहन्छ। सायद त्यसैले होला प्रेमलाई अभिव्यक्त गर्न म आज प्रेम पत्रको सहारा लिँदैछु, जुन पुरानो प्रणाली हो। तर पनि मनको जमिनमा प्रेमको बीज रोप्ने, आफ्ना कल्पनालाई मूर्त रूप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर स्वर्णिम संसारमा हराउने आकाङ्क्षा कसलाई पुनः होला र? त्यसैले प्रेम आँखाले होइन हृदयले देख्छ, यथार्थ प्रेमका अभिव्यक्ति कानले होइन मनले सुन्छ। त्यसैले बहिरो पनि हुन्छ प्रेम। यद्यपि तिम्रो जवाफ नकारात्मक पाए भने ममा सहने क्षमता छैन, तर पनि तिमीले मलाई साथ दिनै पर्छ, माया गर्नै पर्छ भनेर जबरजस्ती गर्ने ममा कुनै सामर्थ्य छैन, र सो कार्य गर्न मेरो नैतिकताले पनि दिँदैन। किनकि मैले तिमीलाई बुझेको छु अनि तिम्रो परिस्थितिसँग ज्ञात पनि छु। तिमीले मसँग प्रेम गर्नै पर्छ त भन्दिन, तर पनि कृपया मलाई घृणा पनि नगर। हुन त तिमी मलाई घृणा गरे पनि मलाई भने माया झन् बढेर जानेछ, किनकि प्रेमले घृणाको उपचार गर्दछ र प्रेमले नै मानिसलाई बदल्दछ। तिम्रो जिन्दगीको बागडोरको चाबी तिमीसँग छ, त्यसैले तिमी आफ्नो निर्णय आफै गर्न सक्छौ। म तिमीलाई मलाई छोडेर कतै नजाऊ त भन्न सक्दिनँ, किनभने तिमी अहिले जुन ठाउँमा उभिएर मलाई माया गरिरहेको छौ त्यो अत्यन्तै कठिनाइपूर्ण छ। हो, त्यही भएर त्यो नै मेरो लागि महान हो नानु। तिमी मेरो आदर्श हौ, साँच्चै भन्दा तिमीले नै मलाई दोस्रो जीवन दिएको हौ। यो कुरा तिमीलाई पनि राम्रोसँग थाहा छ। तिमी वास्तवमा सच्चा, इमान्दार, चरित्रवान, सुशील र सुन्दरी केटी हौ। तिमी आफ्नो छातीमा हात राख र भगवानको नाम सम्झेर मलाई भन त, अब म के गरौँ। तिमी आफ्नो हृदय र आत्मालाई साक्षी राखेर सोध आफूलाई, र आत्माले र हृदय अनि मनले जे उत्तर दिन्छ त्यही उत्तर मलाई देऊ। यदि तिमीलाई म माथि शङ्का र सन्देहको कुनै छायासम्म छ भने अस्वीकार गरिदेऊ। भगवानलाई सम्झेर आफ्नो मनको छेउकुना राम्ररी छामछुम पार र मलाई सम्झेर भन, मेरो माया तिम्रो हृदयको छेउकुनामा कति छ। के नेपाल छोडेर युरोप अमेरिका जाने सात सबै समस्याको समाधान होला त? के त्यो ठाउँमा दुःख नहोला त? के सुख मात्र पाउन सकिन्छ त? दुःख पक्कै पनि छ। तिमीलाई परेको छ त्यही पीडा भुल्न अनि एउटा सुन्दर भविष्य निर्माण गर्न। मात्र तिमीले यस्तो गर्न खोजेको हो, म तिमीलाई बुझ्छु। तिम्रो पीडा भनेको नै मेरो पीडा हो। यही कुराले हर पल यो मन रुन्छ। तिम्रो सम्झनामा हामीले बिताएको हरेक पलहरू मेरो आँखा अगाडि नै घुमिरहेको छ। तिमी जहाँ गए पनि, जहाँ भए पनि म त्यही हाम्रो मायाको सहारामा बाँच्नेछु। केवल तिमी फर्किआउने आशा लिएर मेरो पुरा जीवन तिम्रो नाममा समर्पित गर्नेछु। सम्झ त, एकछिन तिमी मेरी बन्न सकिनौ भने मेरो माया कति निसासिन्छ, मेरो जिन्दगी कति निराश बन्न पुग्छ होला भनेर। तिम्रो हृदयले जे लेख्छ, जे बोल्छ त्यही मलाई उत्तर देऊ। म तिम्रो प्रतीक्षामा कुरिरहेको हुनेछु। तिम्रो यो जीवनको सहयात्री अञ्जुली भरि प्रेमको भिक्षा माग्दै अन्तर हृदयदेखि नै तिमीलाई नै कुरेर जीवन व्यतीत गर्नेछु। तिमीलाई नै पर्खेर बस्ने छु। तिमीले मलाई माया गर्दा कसैको मन दिन्छ भने, तिमी बिना उसको जीवन औसीको रात हुन्छ भने, तिमीले मलाई माया गर्दा कसैको मन दिन्छ भने, तिमी बिना उसको जीवन औसीको रात हुन्छ भने, भो कसैको खुसी खुसी मलाई हाँस्नु छैन, भो कसैको खुसी खुसी मलाई हाँस्नु छैन, एउटा रोदारको हाँस्ने यस्तो माया गस्नु छैन, एउटा रोदारको हाँस्ने यस्तो माया गस्नु छैन, तिमीले मलाई माया गर्दा कसैको मन दिन्छ भने, बाँच्ने आधार छैन रु, थाहा छ मलाई तिमी बिना बाँच्ने आधार छैन रु, तिमी सँगै फुल्छन् खुसी सँगै रुन्छन् आँखाहरू, तर मैले भन्दा धेरै उसले माया गर्छ भने, उसले माया गर्छ भने, उसकै मान्छे बन्नु तिमी तिम्रै मुक्ति मर्छ भने, उसकै मान्छे बन्नु तिमी तिम्रै मुक्ति मर्छ भने, तिमीले मलाई माया गर्दा कसैको मन दिन्छ भने। नमस्कार, अनि रात्रिकालीन अभिवादन कार्यक्रम अन्तर्मनको कथाको यो 13 श्रृङ्खलाबाट रेडियो कुल्मी 91.2 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sajhanetwork.com तपाईँ हामीलाई सुन्न सक्नुहुन्छ। हामी हरेक हप्ताको शनिबार रातको 9:15 करिब करिब 10 बजीसम्म उपस्थित हुन्छौँ। बिचमा विविध कारणवश केही श्रृङ्खलाहरूमा हामी उपस्थित हुन सकेनौँ। पुरानै श्रृङ्खला सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै आभारी छौँ र क्षमा प्रार्थी पनि छौँ नयाँ श्रृङ्खलाको साथमा उपस्थिति जनाउन नसकेको प्रति। हामी हरेक हप्ताको शनिबार रातको 9:15 करिब करिब 10 बजीसम्म तपाईँको साथमा उपस्थिति जनाउने गर्छौँ। आज पनि सोही क्रमलाई निरन्तरता दिँदै जुटिसकेका हौँ। पर्दा पारीबाट आफ्ना सृजनशील हस्तपुञ्जहरू सल्बलाउँदै मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि प्रविधि समायोजनमा मनोज कार्की अनि आवाजको दुनियाँमा तपाईँकी सुख दुःखकी सहयात्री म कुसुम नेपाली। रातको समय छ, के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ, तिनै जिन्दगीका जोड घटाउहरू गर्दै हुनुहुन्छ, यता मिलेन उता मिलेन भन्दै गुनगुनाउँदै हुनुहुन्छ। आफ्नै मनसँग गुनासो गर्दै हुनुहुन्छ। यस्तै हो मान्छेको जिन्दगी। कार्यक्रमको अवधिभर सुनेर साथ दिन नबिर्सनु होला। हामी कार्यक्रममा रहेर तपाईँले नै लेखी पठाउनु भएका तिनै तपाईँका अन्तर्मनभित्रका कथा व्यथाहरू यहाँबाट उठान गर्छौँ, जसको लागि तपाईँले हामीलाई पत्र प्रेषित गर्न सक्नुहुनेछ र साथसाथमा इमेल पनि पठाउन सक्नुहुनेछ। कार्यक्रमको सुरुवातमै तपाईँको लागि एउटा प्रेम पत्र उठान गऱ्यौँ हामीले। सूर्यचन्दजीको हामीले यो पत्र उठान गऱ्यौँ। आजको कार्यक्रममा नवीन बिसी भोजेन्द्र मरिङ एक गर्छा अर्घ खाँचीबाट पठाउनु भएको पत्र छ मेरो हातमा। पत्र उठान गर्ने अनुमति माग्छु यो साङ्गीतिक आवाजसँगै। मान्छेको जिन्दगी ब्रह्मा नै गुज्रदो रहेछ। कसैले ऊ मेरो मान्छे हो, ऊ म बिना बाँच्नै सक्दैन भने ब्रह्मा जिन्दगी गुजारिरहेको हुन्छ। कोही उसलाई माया गरिरहन्छु र उसले पनि मलाई असाध्यै माया गर्छ भने ब्रह्मा बाँचिरहेका हुन्छन्, तर वास्तविकता छुट्टै भइदिन्छ। ब्रह्मबाट जब मान्छे निस्कन्छ तब बल्ल थाहा हुन्छ वास्तविकता सहनको लागि मान्छेलाई कति कठिन हुन्छ भनेर। एक हुल मान्छेहरूको बिचमा भ्रममै बाँचेको एउटा मान्छे हुँ म। त्यही भ्रमबाट निस्किएर अचेल यथार्थमा जिउने कोसिस गर्दैछु। भ्रममा थिएँ हिजो, आज वास्तविक जीवनमा सङ्घर्ष गरिरहेछु। मेरो नाम नवीन बिसी हो। विक्रम सम्बत 2053 सालमा अर्घखाँचीको मरेङ भन्ने स्थानमा जन्म भएको थियो। मेरो बाल्यकाल मेरो मरेङमै बितेको हो। कति रमाइला थिए ती बालापनका दिनहरू, आज छलछले सम्झना आउँछ। हामी चार भाइ हौ, म घरको साहिलो छोरा हौ प्रियवन। मेरा दुईवटी दिदीहरू हुनुहुन्छ। यति बेला दिदीहरूको विवाह भइसकेको छ। हामी सानो छँदा सबै दाजुभाइ दिदीहरू मिलेर भाँडाकुटी खेल्थ्यौँ। माटोको खाना पकाएर सँगै बसेर खाएको जस्तो गर्थ्यौँ हामी। कति रमाइला थिए ती बालापनका दिनहरू। अतीत सबैलाई प्यारो लाग्छ, त्यो पनि बालापनको अतीत। कोही कसैले बिर्सन चाहँदैन। आज सोच्छु जिन्दगी त बालापन कि ठिक, फर्केर फेरि उही बालापनमै जान मन लाग्छ। तर कहाँ सकिन्थ्यो र त्यसो गर्न, समय निरन्तर आफ्नै रफ्तारमा अगाडि बढिरहेको थियो। जिन्दगीले गोल्टे फेर्दै थियो, समयले गोल्टे फेर्दै थियो। समय आजभन्दा भोलि, भोलिभन्दा पर्सि बिस्तारै परिवर्तन हुँदै थियो। समयसँगै मान्छेका जिन्दगीहरू पनि परिवर्तन हुँदो रहेछन्। प्रिय मन, खै कहाँबाट सुरु गरौँ? मेरो मनका उकुस मुकुस भाव विहल आर्तनादहरू, वेदनाहरू, पीडाहरू, पल पलको छटपटाहट, आघात, चोटहरू। तर पनि आज एउटा भौतिक वस्तुको सहायताले जीवन भोगाएका घटनाहरूलाई यथार्थ रूपमा चित्रण गर्ने प्रयास गरिराखेको छु। सेतो कागजमा कालो मसीले भर्दैछु मेरा जिन्दगीका भोगाईहरू, र त कार्यक्रम मार्फत सम्पूर्ण श्रोता समक्ष पुर्याउन चाहन्छु मेरा मनका दुःखहरू, मेरा मनका चोटहरू र जिन्दगीका भोगाईहरू। आफ्नो बाल्यकाललाई जनातन दुःख सुखमा गुजार्दै मैले प्राथमिक तहको पढाइलाई सिद्ध्याएर माध्यमिक तहको पढाइतर्फ प्रवेश गर्दै थिएँ। त्यो समयमा एउटा खाली दिमाग लिएर विद्यालय जान्थ्यौँ हामी। त्यो समयमा मेरो एउटा साथीसँग अति मन मिल्थ्यो। समय र परिस्थितिको बहारले मानिसलाई कहाँबाट कहाँ पुर्याउँदो रहेछ। प्रिय मन, दिन प्रतिदिन मनका चाहनाहरू बेग्लै संसारमा रमाउन थाल्दो रहेछन्। सम्झनाका पलहरू असीमित रूपमा मनभित्र बहकाउन थाले। यसरी नै जीवन भोगाएका क्षणहरू बित्दै थिए। त्यसपछि मैले मेरो सारा जीवन प्राप्ति उनीतर्फ समर्पित गरेको थिएँ। मानौ उनको नाम प्रकृति हो। प्रकृति मेरो जिन्दगी जस्तो लाग्थ्यो। मेरो जिन्दगी प्रकृति बिना चल्दैन जस्तो लाग्थ्यो। मैले आज जीवनका भोगाएका हरेक घटनाहरूलाई हजुरको सामु प्रेषण गरेको छु। कृपया झर्को नमानी पढाइदिनु होला। जब म एसएलसी पछाडिको समय मेरो घरबाट टाढा हुनको लागि पारिवारिक दबाव हुन थाल्यो, एसएलसी पछिको समय म घरबाट बाहिरिनुपर्ने भयो। त्यो समय न त मेरो मन घरबाट टाढा हुनको लागि खुसी थियो, कारण म उनलाई अर्थात् प्रकृतिलाई पीडा दिन र आघात दिन सक्दिन थिए। मनाउँदा उनलाई एक्लोपनको महसुस हुन्छ जस्तो लाग्थ्यो। प्रिय मन, तर भन्दा नभन्दै म घरबाट टाढा हुनु नै पर्थ्यो। यो मनले भन्थ्यो, नवीन त आज पनि टाढा हुन खोज्दैछस्। विविध समस्याका बावजुद मैले त्यति बेला घरलाई छाडेर आफ्नो गन्तव्यतिर आफ्ना पाइलाहरू अगाडि बढाएँ। घरबाट टाढा निस्किए त्यसपछि मलाई हरेक रात र क्षणहरू प्रकृतिको याद आउँथ्यो। चाँदनी चम्केर के भयो, पाउँदैन झुन्केरी साधने, पाएन देख्न ए नजरले केवल तिम्रो स्मृति सिवाय, पाएन देख्न ए नजरले केवल तिम्रो स्मृति सिवाय। नौ डाँडा न्यास्रु लाग्न थाल्यो त्यो पल। अनि सँगै मेरो शिरमा हात राखेर नवीन म तिम्रै हुँ अहिले पनि र जीवनको उत्तरार्धसम्म पनि। तर प्रिय मन, मैले सधैँ उनको भावना र विश्वासको कदर गर्थेँ। उनको बारेमा केही नराम्रो सोच्नको लागि कुनै आँट आउँदैन थियो मेरो मनमा। त्यो एकतर्फी रूपमा मात्र रहेछ। त्यस पछाडि दिन प्रतिदिन उनका चाहना र आवश्यकता मौसम अनुसारको ऋतु जस्तै परिवर्तन हुन थालेछन्। सायद मेरो माया उनको लागि खेलौना बन्न पुगेछ। त्यसैले त उनी मबाट टाढा बन्न चाहिन्। उनीसँग बिताएका ती दिनहरू आज सम्झन्छु। कति रमाइला थिए ती पलहरू। मान्छेले चाहेर पनि रमाइला छन् रमाइला पलहरू कहाँ आफैसँग राख्न सक्दा रहेछन् र प्रिय मन, त्यो त भाग्यमाझी छ। त्यो आखिर हुने नै रहेछ। त्यसपछि मैले उनलाई फोन गरेर सम्झाउने प्रयास गर्थेँ, तर उनको फोन लाग्दैन थियो। त्यसपछि न त उनी उताबाट कुनै प्रतिक्रिया दिन थालिन्। म सधैँ एक हुने दिनको प्रतीक्षामा थिएँ, तर मेरो लागि त्यो दिन कहिल्यै भएन, अर्थात् कहिल्यै आएन। हरेक चाहना चाहनामै सीमित हुन थाल्यो। त्यसपछि जीवन भोगाएको रूपमा एकपछि अर्को उतार चढावहरू आउँदै थिए। सारा सपनाहरू आँसुसँगै भगेर जान थाले। त्यस समय कता कता आकाश नै उथल पुथल भए जस्तो लाग्थ्यो। यो धरतीमा एक्लोपनको महसुस हुन थाल्यो। बर्सातको भेल जस्तै मेरा आँखामा आँसुहरू निरन्तर बग्न थाले। हरेक हरियाली बहार उजाड मरुभूमिमा परिवर्तन भयो। सायद संसारको अप्रिय चिज धोका रहेछ क्या रे, जुन चाहँदा नचाहँदै पनि स्वीकार्नु पर्ने। म सधैँ जित्छु, सत्य प्रेमको पथमा हिँडेको प्रेमी, तर आज नराम्रोसँग पराजय भोग्नु परेको छ। यो धरातल दलदल रहेछ, जहाँ टेक्यो त्यही सपना भताभुङ्गाउँदा रहेछन्। आफ्नो चाहनाले मात्र हुँदो रहेनछ, त्यो त भाग्यमा नै लेख्नु पर्दो रहेछ मन परेको मान्छे पाउनलाई। प्रिय मन, उनी मबाट टाढा भएपछि जिन्दगी के नै थियो र? दुई वर्षसम्मका ती दिनहरू म यत्तिकै बिताउन थाले, यत्तिकै बिताएँ। त्यस पछाडि म घर फर्किएँ। उनी मबाट धेरै टाढा गइसकेकी थिइन् र गाउँबाट पनि। उनी अर्कै संसारमा रमाइरहेकी थिइन्। तिमी सधैँ त्यसै गरी रमाउनु प्रकृति, हाँसी खुसी रहनु। फेरि तिम्रो श्रीमानलाई पनि मलाई जस्तो धोका नदिनु। तिमी त फुल फुलमा फुल्ने भमरा जस्तै रहेछौ। फुल फल र पात अनुसार आफ्नो बाटो परिवर्तन गर्ने सारा दुनियाँको सामु मलाई धोका र दुःखको उदाहरणीय पात्र बनाएर गयो। त्यसकारण न त म तिमीसँग कुनै प्रतिशोधको भावना लिन सक्छु प्रकृति, तर हरेक पल र क्षणहरू तिम्रा यादहरू लिएर म जीवनभर बाँचिरहनेछु। केवल ती निर्दोष आँखाबाट बलिन्धारा आँसु अनि भन्न मन लाग्छ, प्लिज कसैको भावनासँग खेलवाड नगर, यसले उग्र रूप लिन सक्छ। कसैको भावनासँग बाचा नगर, बाचा दो बाटोमा परिवर्तन हुँदो रहेछन्। त्यसैले भन्न मन लाग्छ, संसार स्वार्थी र जाली छ, कसैको विश्वास नगर। अन्त्यमा प्रकृति, तिमी अतीतलाई सम्झने प्रयास नगरे प्लिज, यसले तिमीलाई मन दुखाउन सक्छ। तिमी हाँसी रहनु उही तिम्रो हुन नसकेको मान्छे नवीन बेसी। बाटो मोडेर गयो, नाता तोडेर गयो, मलाई एक्लै दुःखमा छोडेर गयो। थाहा छैन आज भोलि तिम्रो के हाल छ, यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ, यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ। बाटो मोडेर गयौ, नाता तोडेर गयौ, मलाई एक्लै दुःखमा छोडेर गयौ। संसार हरेको छ भन्थे, मायाले नै मेरो संसार डुबायो। हो मायामै संसार हरेको छ भन्थे, मायाले नै मेरो संसार डुबायो। जसको निम्ति मैले जीवन अर्पण गरे, उसैले मलाई पल पल रुवायो, पल पल रुवायो। बाटो मोडेर गयो, नाता तोडेर गयो, मलाई एक्लै दुःखमा। आजको कार्यक्रममा नवीन बिसी भोजेन्द्र मरिङ एक अर्घखाँचीका मित्रले पठाउनु भएको यो पत्र उठान गऱ्यौँ। पत्रको लागि धेरै धेरै धन्यवाद। तपाईँसँग पनि मनभित्र लुकेर रहेका कथाहरू छन्, व्यथाहरू छन्, पीडाहरू छन् भने हामीलाई लेखेर पठाउन सक्नुहुनेछ। जसको लागि ठेगाना, कार्यक्रम अन्तर्मनको कथा, रेडियो कुल्मी 91.2 MHz, रेसुङ्गा नगरपालिका 10, उपलतम घाँस गुल्मी। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँलाई जस्तो लाग्यो उस्तै सुझाव, सल्लाह तथा प्रतिक्रिया पनि सोही ठेगानामा दिन सक्नुहुनेछ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। धन्यवाद पत्र पठाउनुहुने नवीनजीलाई र मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउन सहयोग गर्ने पर्दा पछाडिका मित्र मनोज कार्कीलाई पनि। अर्को श्रृङ्खलासम्मको लागि आवाजको दुनियाँबाट तपाईँकै सुख दुःख कि सहयात्री कुसुम नेपाली पनि ओझेलिन्छु। नमस्ते, शुभरात्री, शुभ सपनी, शुभ सपना। हृदयको आलो घाउमा तिमीले छुँदा के दुःख छ र, तिमीले छुँदा के दुसरा माया बेच्ने बजारमा दुख पर्दा सबै हाँसे मैले विष पिउँदाखेरि दुख पर्दा सबै हाँसे मैले विष पिउँदाखेरि घरको छानो खरानी भयो घरको छानो खरानी भयो मैले जीवन जिउँदाखेरि आँसुहरू मैसँगै छन् तिमी रुँदा के सुख छ र माया बिक्ने बजारमा जीवन लीला चलाउनलाई सम्झनाको दियो जल्यो मनको इच्छा जलाउनलाई आत्मा अन्तै सारे पछि आत्मा अन्तै सारे पछि ज्योतिषले के फुक्छ माया बिक्ने बजारमा जवाब दिन सक्दिन म जवाब दिन सक्दिन म तिमले माया गर्दा पनि जवाब दिन सक्दिन म तिमले माया गर्दा पनि सारा व्यथा बाहिरै पोख्छु छातीभित्र खेलु छ र छातीभित्र खेलु छ र माया बिक्ने बजारमा माया बिक्ने बजारमा मुटु बेच्दा के पुग्छ र मुटु बेच्दा के पुग्छ र हृदयको आलो घाउमा हृदयको आलो घाउमा तिमीले छुदा के दुख्छ र तिमीले छुदा के दुख्छ र